नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको बिहान 11 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म अनिता अर्याल। मन्त्री परिषद बैठक आज बस्ने भएको छ। दिउँसो 4 बजे बस्ने आजको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाको उपचारका लागि विदेश पठाउने भन्ने विषयमा निर्णय गर्न सक्ने एक मन्त्रीले बताउनु भएको छ। प्रधानमन्त्री कोइरालाको फोक्सोमा दाग देखिएपछि असारको दोस्रो साताभित्र सुविधा सम्पन्न अस्पतालमा जान चिकित्सकहरूले सुझाव दिएका छन्। साथै विभिन्न मन्त्रालयबाट आएका प्रस्तावमा पनि छलफल हुने जनाइएको छ। बैठकमा बजेटको मितिका बारेमा पनि छलफल हुने एक मन्त्रीले जानकारी दिनुभयो। बालश्रम विरुद्धको विश्व दिवस आज बालश्रम अन्त्यका लागि सामाजिक सुरक्षा वृद्धि गरौँ भन्ने नाराका साथ नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। बालश्रम विरुद्ध सामाजिक सचेतना र सरोकार बढाउने उद्देश्यले हरेक वर्ष जुन 12 तारिकमा यो दिवस मनाउने गरिएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले सामाजिक सुरक्षाले बालबालिकाको शिक्षा, स्वास्थ्य सेवा र पोषणमा पहुँच बढाउने र बालश्रम विरुद्ध लड्नका लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले यो वर्षको दिवस यसमै केन्द्रित गरिएको जनाएको छ। समाजसेवा तथा मानव अधिकारमा महिला र बालबालिका को तथ्याङ्क अनुसार नेपालमा 16 लाख बाल बालिका श्रमिक रहेका छन्। तीमध्ये 55,655 जना घरेलु कामदार रहेका छन्। आईएलओको सन् 2013 को तथ्याङ्क अनुसार विश्वभर सन् 2000 बाल श्रमिकको संख्या 1/3 घटेको छ। सबैभन्दा बढी प्रगति सन् 2008-12 भएको छ। यो अवधिमा मात्रै विश्वव्यापी रूपमा बाल श्रमिकको संख्या 4.60 करोडले र जोखिमपूर्ण बाल श्रमिकको संख्या 3 करोडले घटेको छ। तर यो प्रगतिका बावजुद पनि सन् 2016 सबै प्रकारका खराब बालश्रम उन्मूलन गर्ने लक्ष्य अझै पनि प्राप्त नभएको भन्दै आईएलओले बालश्रम उन्मूलनका लागि अझै प्रयास गर्न आह्वान गरेको छ। थुप्रै कानुनी, नीतिगत र राष्ट्रिय स्तरका कार्यक्रम भए पनि गरिबी, जनचेतनाको अभाव, स्पष्ट कानुनी व्यवस्था र कार्यान्वयनको अभाव जस्ता अवरोधका कारण बालश्रम निवारणले उचित लक्ष्य हासिल गर्न नसकेको बताइएको छ। नेपालमा 14 वर्ष मुनिका बालबालिकालाई कुनै श्रममा र 16 वर्ष नपुगेका बालबालिकालाई निकृष्ट श्रम र जोखिमयुक्त काममा लगाउन नपाइने कानुनी व्यवस्था रहेको छ। तर जीवनयापनका लागि जस्तो सुकै श्रममा संलग्न हुनुपर्ने बाध्यताले बालबालिकाहरू शारीरिक, मानसिक, सामाजिक, नैतिक र बौद्धिक समस्यामा पर्ने गरेका छन्। आसन्न 9 महाधिवेशनको आन्तरिक तयारीबारे छलफल गर्न नेकपा एमालेको विधान संशोधन कार्यदलको बैठक अहिले बसिरहेको छ। एमाले मुख्यालय बल्कुमा जारी बैठकमा विधान संशोधनको टुङ्गो लगाउने जनाइएको छ। यसअघि बसेको बैठकले संगठित सदस्यको अनुपातमा प्रतिनिधिको चयन गरेको थियो। बैठकले भूगोलको खुलातर्फ 200 संगठित सदस्य बराबर 1 प्रतिनिधि चयन हुने अनुपात तोकेको छ। थप प्रतिनिधिका लागि 50% संख्या घटेको अर्थात् 300 भन्दा माथि हुनुपर्ने सीमा तोकिएको छ। यस्तै गरी महिलातर्फ प्रत्येक निर्वाचन क्षेत्रबाट 150 बराबर 1 तथा थप संख्याका लागि 50% माथि अर्थात् 225 को सीमा तोकेको जनाएको छ। तत्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनको बारेको छलफल आज पनि जारी रहने जनाइएको छ। अबको केही बेरमा बस्ने संविधान सभाको बैठकमा यसअघि नै पेश गरिएको तत्कालीन मौलिक अधिकार तथा निर्देशक समितिको सहमतिका विषयहरूको निर्क्योर सम्बन्धी प्रतिवेदन 2071 र असहमतिको विषयहरूको निर्क्योर सम्बन्धी प्रतिवेदन 2071 छलफल जारी रहने संविधान सभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभएको छ। मौलिक अधिकार तथा निर्देशक सिद्धान्तको बारेमा बोल्न बाँकी रहेका सभासदले आज आआफ्नो धारणा राख्नेछन्। संविधान सभाको बैठकले यसअघि राज्य पुनर्संरचना बारेको छलफल भने टुङ्ग्याइसकेको छ। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरू आज पोखरा जाँदै हुनुहुन्छ। 10 जिल्लाका पार्टी नेता कार्यकर्तालाई प्रशिक्षण दिन अध्यक्ष प्रचण्ड सहित नेता डाक्टर बाबुराम भट्टराई, उपाध्यक्ष नानकादी श्रेष्ठ, पुष्पबहादुर बोगटी, महासचिव कृष्णबहादुर महरासँगै स्थायी समिति सदस्य नन्द किशोर पुन पासाङ पोखरा जान लाग्नु भएको माओवादी कास्कीका अध्यक्ष दीपक कोइराला रूपकले बताउनु भएको छ। प्रशिक्षणमा तमुवानका 8 जिल्ला र मगरातका 2 जिल्ला गरी झन्डै 10 जिल्लाका झन्डै 700 नेताहरूको सहभागिता रहने जनाइएको छ। अध्यक्ष प्रचण्ड सहितका नेताहरू आजै काठमाडौँ फर्कने पनि बताइएको छ। मनसुन सुरु हुन ढिलाइ हुँदा देशभर गर्मी बढेको छ। पूर्व र मध्यभागको तुलनामा पश्चिममा धेरै गर्मी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लामो समयदेखि पानी नपरेका कारण पश्चिममा गर्मी बढेको हो। दिपायल र नेपालगञ्जमा तापक्रम 44 डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। यस्तै धनगढी फैरहवा लगायत ठाउँमा 40 डिग्री सेल्सियसको हाराहारीमा तापक्रम पुगेको छ। सुर्खेत र दाङको तापक्रम 35 डिग्रीभन्दा माथि पुग्ने गरेको छ। जनकपुर र सिमारामा पनि 35 डिग्री सेल्सियसको हाराहारीमा तापक्रम भए पनि पश्चिमको तुलनामा मध्य र पूर्वी तराईमा केही गर्मी कम भएको छ। पूर्वमा बेला बेलामा पानी पर्ने हुँदा पानी परेको बेला शीतल हुने गरेको छ। मनसुन सुरु हुन एक हप्ता लाग्ने भएकाले अझै केही दिन गर्मी बढ्ने मौसमविदले बताएका छन्। र आजदेखि आज मध्यरातिदेखि विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदैछ। ब्राजिलको साओ पाउलो खेल मैदानमा नेपाली समयअनुसार मध्यराति 2:15 सुरु हुने पहिलो उद्घाटन खेलमा ब्राजिल र क्रोएसिया भिड्नेछन्। फिफा वरियता क्रम अनुसार तेस्रो स्थान रहेको ब्राजिल सबैभन्दा बढी 5 पटक विश्वकप फुटबलको उपाधि जितिसकेको छ भने 18 स्थानमा रहेको क्रोएसिया सेमी फाइनलसम्मको यात्रासम्म मात्रै तय गर्न सफल भएको छ। यसपटक ब्राजिल, अर्जेन्टिना र जर्मनीलाई उपाधिको दावेदार मानिएको छ। 20औं संस्करणको यसपालिको विश्वकप फुटबल प्रतियोगितामा 32 देशको सहभागिता छ भने कुल 64 खेल हुनेछन्। ब्राजिलको विभिन्न 12 शहरमा असार 30 गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले 3.50 करोड अमेरिकी डलर पुरस्कार पाउने छ भने दोस्रो हुनेले 2.50 करोड, तेस्रो हुनेले 2.20 करोड अमेरिकी डलर पुरस्कार पाउने जनाइएको छ। हवस् त, बिहान 11 बजेको अर्पण खबर सकियो। अनिता आर्याल बिदा भए, नमस्कार। यस अर्पण खबरको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्ननगर, मोबाइल 98 450 49 728, प्रेम हिमाली चैनपुर, मोबाइल 98 453 68 075, र दीपक बस्नेत चैनपुर, मोबाइल 98 451 97 258। शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556 362 290। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेन्टर को व्यवस्था का साथै एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टीलर्निंग एकाडेमी म्याथ, साइन्स र टेस्ट नदी 5 विषयमा मात्र SLC र +2 गर्न पाइने, साथै इङ्ग्लिस, जापानिज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टीलर्निंग एकाडेमी, खैरानी 4 पर्सा, नारायणी डेभलपमेन्ट बैङ्कको माथि, मोबाइल 98452 46174।